चलिए रुकू के मेन पॉइंट्स लिख लेते हैं। एक टॉपिक तो आपको लिखा दिया, एक और टॉपिक भी आप लिख सकते हैं इसी रुकू का, किरदार यूसुफ दुआओं के आईने में। और हकीकत यह कि इंसान अपनी दुआओं के आईने में देखा जा सकता है, असल में वो क्या सोचता है। चार मेन पॉइंट्स हैं रुकू के। पहला पॉइंट है कनान के गैर मुतवक्के इनकिशाफात। केनान वो इलाका था जहाँ ये लोग रहते थे, याकूब अलैहिस्सलाम और उनके घर वाले। पांच बातें हैं इसमें। पहला पॉइंट, जब काफला मिस्र से चला, याकूब ने कहा मैं यूसुफ की खुशबू महसूस कर रहा हूं। अगली बात, घर वालों ने जवाब दिया आप पुराने खप्त में हैं। यूसुफ अलैहिस्सलाम की कमीज खुशखबरी लाने वाले ने मुंह पर डाली। याकूब अलैहिस्सलाम की बेनाई लौट आई, कहा मैं तुमसे ना कहता था, अल्लाह की तरफ से वो कुछ जानता हूं जो तुम नहीं जानते। सब ने खता तस्लीम की और बाप से कहा हमारी बख्शिश के लिए दुआ करें। दूसरा पॉइंट है ख्वाब की ताबीर। तीन बातें हैं इसमें। यूसुफ अलैहिस्सलाम ने सब की आमद पर वालदैन को साथ बिठाया, सब उसके आगे सजदे में गिर गए। यूसुफ अलैहिस्सलाम ने कहा यह है ताबीर मेरे ख्वाब की, मेरे रब ने इसे हकीकत बना दिया। तीसरा पॉइंट है यूसुफ अलैहिस्सलाम का किरदार। यूसुफ ने कहा मेरे रब का एहसान है, इसने मुझे कैदखाने से निकाला। आप लोगों को सहरा से लाकर मुझसे मिलाया, जबकि शैतान भाइयों में फसाद डाल चुका था। मेरा रब गैर महसूस तरीके से अपनी मशीयत पूरी करता है। दुआएं, ऐ मेरे रब तूने मुझे हकूमत बख्शी, मुझको बातों की तह तक पहुंचना सिखाया। जमीनों आसमान के बनाने वाले तू ही दुनिया और आखरत में मेरा सरपरस्त है, मेरा खात्मा इस्लाम पर कर और मुझे सालेहीन के साथ मिला दे। चौथा पॉइंट है किस्सा यूसुफ पर तबसरा। चार बातें हैं इसमें। ये किस्सा गैब की खबरों में से है जो हम वही कर रहे थे, तुम उस वक्त मौजूद न थे। तुम कितना ही चाहो अक्सर लोग मान कर देने वाले नहीं। तुमसे खिदमत पर कोई उजरत नहीं मांगते। ये एक नसीहत है दुनिया वालों के लिए आम है। पसंदीदा रवैये देखेंगे। अपनी कमजोरी का एतराफ करना, ये बात हमने कहाँ से सीखी? लव लान तो फनी दून, याकूब अलैहिस्सलाम ने खुद अपने आप को पेश किया था इस बात के लिए। खुशखबरी देना, अल्लाह के इशारों को समझना, दूसरों से بخشش کی دعا کروانا، اپنی خطا کا اعتراف کرنا، ماں باپ کو باعزت جگہ دینا، انشاءاللہ کہنا، دوسروں کو پرامن رہنے کی یقین دہانی کروانا، بڑے عہدے پہ پہنچنے کے باوجود بھی ماں باپ کو عزت دینا، خواب کے سچا ہونے کو اللہ کی طرف منسوب کرنا، برے دنوں کا تذکرہ کرنے کی بجائے اچھے دنوں کا تذکرہ کرنا، انسانوں کی غلط باتوں کو شیطان کی طرف منسوب کر کے ان کو شرمندہ ہونے سے بچا لینا، اللہ کے لطف و کرم کو محسوس کرنا، نعمتوں کو اللہ کی طرف سے سمجھنا، اپنے علم کو اللہ کی طرف نسبت دینا، دنیا اور آخرت میں اللہ تعالیٰ کی دوستی کو طلب کرنا، اسلام کی حالت میں موت کی دعا کرنا، نیک لوگوں کے ساتھ کی تمنا کرنا، لوگوں کے دین کی طرف آنے کی حرص رکھنا، دین کا کام بغیر کسی لالچ کے کرنا، ناپسندیدہ رویے دیکھیں گے، بزرگوں کو گستاخانہ طریقوں سے مخاطب کرنا، بے ادب انداز اختیار کرنا، مکر کرنا، اور عمل کی یہی باتیں ہیں کہ اچھے رویوں کو اپنانا ہے، بروں سے اپنے آپ کو دور کرنا ہے، اللہ تعالیٰ سے اپنے تعلق کو مضبوط کرنا ہے، اور اپنا جائزہ بھی لیتے رہنا ہے کہ کیا واقعی میں اپنے گناہوں پر معافی طلب کرتی ہوں، کیا میں بھی نیک لوگوں کے ساتھ مل کر رہنے اور کام کرنے کو ضروری سمجھتی ہوں، اور کیا مجھے اس بات کا یقین ہے کہ بچھڑوں کو ملانے والا اللہ ہی ہے، اور اللہ تعالیٰ اپنے ارادوں پہ غالب ہے. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں اللہ کے ساتھ ایسا تعلق پیدا کرنے والا بنا دے کہ جس کی وجہ سے زندگی میں پیش آنے والے مختلف معاملات کو ہم اللہ کی طرف سے سمجھ سکیں. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. ولما فصلت العير قال أبوهم إني لأجد ريح يوسف لولا أن تفندون قالوا تالله إنك لفي ضلالك القديم فلما أن جاء البشير ألقاه على وجهه فارتد بصيرا قال ألم أقل لكم إني أعلم من الله ما لا تعلمون قالوا يا أبانا استغفر لنا ذنوبنا إنا كنا خاطئين قال سوف أستغفر لكم ربي إنه هو الغفور الرحيم فلما دخلوا على يوسف آوى إليه أبويه وقال ادخلوا مصر إن شاء الله آمنين ورفع أبويه على العرش وخروا له سجدا وقال يا أبت هذا تأويل رؤياي من قبل قد جعلها ربي حقا وقد أحسن بي إذ أخرجني من السجن وجاء بكم من البدو من بعد أن نزغ الشيطان بيني وبين إخوتي إن ربي لطيف لما يشاء إنه هو العليم الحكيم رب قد آتيتني من الملك وعلمتني من تأويل الأحاديث فاطر السماوات والأرض أنت ولي في الدنيا والآخرة توفني مسلما وألحقني بالصالحين ذلك من أنباء الغيب نوحيه إليك وما كنت لديهم إذ أجمعوا أمرهم وهم يمكرون وما أكثر الناس ولو حرصت بمؤمنين وما تسألهم عليه من أجر